इस बन्ने को परदेसी बने पूरा गर्न सकिन भयो सानो ढाटे चाहिँ छिटै आउने छु भने केस बनेको परदेशी बनेर पूरा गर्न सकिन भयो सानो ढाटे चाहिँ छिटै आउने छु सानो ढाटे चाहिँ छिटै आउने छु भने सम्झिन्छु सारै सानो ढाटे झैं छिटै आउने छु भनेर सारै मन रुन्छ एक परान्त गयो कि झैं हुन्छ परदेशी भनेर पुरा गर्न सकिन भयो सानो ढाटे झैं छिटै आउने छु भनेर पुरा गर्न सकिन भयो सानो ढाटे झैं छिटै आउने छु भनेर छिटै आउने छु।